पतर सागर भैरही दिन्छ कहिले छल भई उर्ली दिन्छ सम्हाल्नै गाह्रो भोजन बहकिनी मन बहकिनी मन बहकिनी अत्तालिँदा जिन्दगीमा भर हुनु तिमी मेरो अत्तालिँदा जिन्दगीमा भर हुनु तिमी मेरो कतै बाटो बिराउँदा डर हुनु तिमी मेरो अत्तालिँदा जिन्दगीमा भर हुनु तिमी मेरो कतै बाटो बिराउँदा डर हुनु तिमी मेरो अनि अरू धेरै हुनु जिन्दगीको यात्राभरि ढुक्कसँग मन राख्ने घर हुनु तिमी मेरो माया त यस्तो हो माया त यस्तो हो माया त यस्तो हो माया त यस्तो हो नजिक टाढा जहाँ भैनी दुश्मनै सारा संसार भैनी कहिले न घटने होस कहिले न छुटने होस माया त यस्तो होस माया त यस्तो मैले जिन्दगीको धेरै यात्रा एक्लै हिँडे कति बाटोहरू एक्लै काटे कति उकालोहरू एक्लै उक्लिए अनि कति खोलाहरू तरे त्यस्तै कति घुम्तीहरू छिचोले पनि ती सब एक्लै एक्लै बिल्कुल एक्लै एक्लै ती अप्ठ्याराहरू ती सप्ठ्याराहरू समग्रमा भनौं भने ती अनुभवहरू अनुभूतिहरू एक खाले आदत बनेर दर्ज भएछन् मेरा हरेक पाइलामा म त मनमौजी मान्छे मलाई कहीँ पुग्न हतार छैन मलाई केही भेट्टाउन ढिलो भएको छैन मैले यस्ता धेरै यात्रा गरेको छु जहाँ बाटोले डोराइरहेको हुन्छ मलाई कतै पुग्ने ध्याउनमा हुन्न म बाटो जता जान्छ त्यतै मेरो यात्रा पाइला जता मोडिन्छ त्यतै मेरो गन्तव्य थाहै हुन्न कहाँ पुर्याउँछ बाटोले आखिर पुग्नै पर्ने त्यस्तो कुनै ठाउँ पनि त हुँदैन नि मेरो भने नि म त मनमौजी मान्छे यसरी हिँड्दै गर्दा भौतारिँदै गर्दा केही स्वभावहरू क्रमशः विकसित भइरहेका हुँदा रहेछन् आफैभित्र म भित्र पनि त्यस्तै केही भएछन् क्यारे मलाई हल्लाहरू मन नपर्ने एक्लै बसिरहँ लाग्ने साँच्चै भनौँ भने मलाई त रूखका पातहरूसँग बात मार्न मन लाग्ने चराका चिरबिरहरूसँग गफ लडाउन रमाइलो लाग्ने म त फिरन्ते घुमे हिँड्ने घुम्दै हिँड्ने कवि तुलसी दिवसले भन्नुभए जस्तै जिन्दगी सोचे भन्दा नसोचेको बढ़ी रहेछ र त सोच्दै नसोचेको तिमीसँग यो यात्रामा पाइलो मिलाउन ल्याइ पुर्याइदिएको छ जिन्दगीले अनि हामी समयलाई साक्षी राखेर जीवन साथी भएका छौं मेरो भनौ यति मात्रै कि यो समय बितेर जाला तर यो सम्बन्ध सधैं यस्तै कायम रहोस् जसरी बाटै बाटो मोटर गुडेर जान्छ सँगै सम्झनाहरू मनबाट चुडेर जान्छ जसरी बाटै बाटो मोटर गुडेर जान्छ सँगै सम्झनाहरू मनबाट चुडेर जान्छ त्यसरी जीवनमा केही स्थायी हुन्न भन्छन् यो रूप र धन पनि त एक दिन उडेर जान्छ केही होइन रूपा केही होइन धन संसारमै ठुलो मान्छे कुमान केही होइन रूपा केही होइन धन संसारमै ठुलो मान्छे कुमान मन कहिले न दुखोस् माया त यस्तो हो माया त यस्तो हो कहिले न घट्ने होस् कहिले न छुट्ने हो कति मंसिरहरू आए कति मंसिरहरू गए म निकै थोरै मान्छेको बिहेमा मात्रै जन्ती गएको मान्छे भुरामा जन्ती जान खुबै रमाइलो लाग्थ्यो तर ठूला मान्छेहरूले हामीलाई लैजाँदैनथे ठूलो भएपछि खै किन हो आफैलाई त्यसरी जन्ती जान मन लागेन केही साथीहरूको वैवाहिक सम्बन्ध भताभुङ्ग भएको देखेपछि मलाई एक खाले दिगदारी पनि हुन लाग्यो कहिलेसम्म सम्बन्ध टिक्ने हो भन्ने नै थाहा नहुने यस्तो अनिश्चित समारोहको साक्षी बस्न के घुइँचो लागिरहनु भन्ने पनि लाग्यो मनमा र त सुरु सुरुमा केही निम्तोहरू मान्नै गइन पछि निम्तो दिनुपर्नेहरूले नै व्यवस्था गरिदिन थाले क्या मजा गजब नै भइगयो नि आखिर म पनि त त्यही चाहन्थे अघि नै भने नि म त मनमौजी मान्छे मेरो मनले जे भन्छ त्यही गरी हिँड्ने मान्छे यस्तो स्वभावले एकल काटे बनाउँदै लगेछ मलाई अरूहरूको नजरमा मेरो नजरमा त म शत प्रतिशत ठिक थिएँ बिल्कुल ठिक थिएँ यसै यसै अगाडि बढ्दै गरेको जीवनमा आज तिमीसँग गाँसिन आइपुगेको छु एउटा निकै बलियो सम्बन्धको धागोले गाँसिदिएको छ हामीलाई मलाई त्यस्तै लाग्यो त्यसैले बलियो भनेको भन्छन् संसारमा श्रीमान श्रीमती मात्रै त्यस्तो सम्बन्ध हो रे जसलाई सुनाउन बाँकी गोप्य भन्ने कुरा केही हुँदैन रे मैले कतै पढेको थिएँ जसको पनि एकजना साथी त त्यस्तो हुनुपर्छ जोसँग सुनाउन डराउनु पर्ने केही हुनुहुँदैन जिन्दगीमा आज त्यस्तै साथीको रूपमा तिमीलाई पाएको छु खुसी छु र प्रतिबद्धता पनि म पनि त्यस्तै विश्वासिलो साथी भन्ने छु तिम्रो जिन्दगीको डोरी दुईले समय राख्नुपर्छ निभ्न सक्छ दियो त्यसलाई जोगाई राख्नुपर्छ जिन्दगीको डोरी दुईले समय राख्नुपर्छ निभ्न सक्छ दियो त्यसलाई जोगाई राख्नुपर्छ गल्ती होलान् कहिले काहीँ मन दुख्ला कहिले कसो माया भने सधैँभरलाई बचाइ राख्नुपर्छ बैसाखे गर्मी साउने बर्खा लागि नै रहोस् मायाको तिर्खा बैसाखे गर्मी साउने बर्खा लागि नै रहोस् मायाको तिर्खा भित्रैले नमरोस् माया त यस्तो हो माया त यस्तो होस् माया त यस्तो होस् माया त यस्तो होस् नजिक टाढा जहाँ भैनी दुश्मनै सारा संसार भैनी कहिले न घट्ने हो छुट्ने होस् माया त यस्तो होस् माया त यस्तो होस् माया त यस्तो होस् माया त यस्तो यो साथ कहिले पनि छुट्नु हुँदैन साना तिना व्यवधानले टुट्नु हुँदैन यो साथ कहिल्यै पनि छुट्नु हुँदैन सानातिना व्यवधानले टुट्नु हुँदैन दुनियाँले ईर्ष्या गर्ने माया होस् हाम्रो आफै माया मार्न कहिल्यै जुट्नु हुँदैन सीआईएनमा सोमबार यसै बेला आउँछ कई झिनमा जान्छ तर सबको मनमा छाउँछ। बहकिने मनै त हो, मनको कुरा गर्ने ढुङ्गे मुटुहरूको नि मन बहकाउँछ। तपाईले मनमा राख्नु भएको एउटा रेडियो कार्यक्रम बहकिने मन, कतै सम्बन्ध जोडिएको तपाई, कतै सम्बन्ध तोडिएको तपाई, सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। यो चिसो बढ़िरहेको रातमा एकैछिन भए नि तपाईँको छेउमा बसेर बात मार्न आइपुगे सारथी सुनिल राज भारतसँगै। आज फेरि उस्तै माया लगाउनु छ, त्यो आँखाको निन्द्रा पनि भगाउनु छ, तर पनि सुन्दै जाँदा निदाउनु होला जागा बस्ने जतिलाई बहकाउनु छ। नमस्कार। यो चिसो बढ्दै बढ्दै गरेको रातमा सकेसम्म अनुभवमै भए पनि न्यानो माया तपाईँलाई। सीआईएन सामुदायिक सूचना नेटवर्क सीआईएन को उत्पादन रेडियो कार्यक्रम बहकिने मनको अर्को श्रृंखला रचना आइपुगिसकेका छौं। यो बन्द कोठा भित्रको भित्र चाहिँ म छु महावीर विश्वकर्मा, अनि यो सिसा भन्दा पारिपट्टि चिउडोमा हात राखेर मजाले बसिरहनु भएको छ सुनिल राज भारत। हाँस्नु भयो मैले यति भन्दा। कार्यक्रम हो बहकिने मन। आज हामी कुरा गर्छौं यो मंगसिर महिना, मंगसिर भन्ने बित्तिकै विशेष गरेर विवाहको लगन धेरै भएको महिना, धेरै व्यक्तिहरू एउटा एक खाले जिन्दगीबाट अगाडि बढ़िरहेका व्यक्तिहरू अर्को किसिमको जिन्दगी अगाडि बढ़ाउन आइपुग्छन्। भनेको त्यो एक्लै हिँडिरहेकाहरू दुईजना भएर यात्रा अगाडि बढ़ाउन थाल्छन्, जीवन साथी पाउँछन्। जीवन मात्रै भइरहँदा त्यसमा साथी जोडिन आइपुगेपछि त्यो जीवन साथी हुन्छ। जीवन साथी भन्ने शब्द सुन्दा सजिलो लागे पनि यो निभाउन निकै जटिलताहरू छन्। तर जीवन साथीको रूपमा आउने व्यक्तिले जिन्दगी चाहिँ अर्कै बनाइदिन्छ। एउटा खाले जिन्दगी बिताइरहेको मान्छे अर्कै किसिमको जिन्दगीमा जान्छ र जिन्दगीको रौनक जिन्दगीको उमङ्ग नै भिन्दै बनाइदिन्छ। बल्ल जिन्दगी बुझ्न थाल्छ मान्छेले, जिन्दगी के हो भन्ने अनुभव गर्न थाल्छ। केही अपवादहरू पनि होलान् कि सम्बन्धहरू बिग्रिसकेपछि हुँदा खाँदाको जिन्दगी पनि अन्त्यतिर गइदिन्छ, भड्खालोमा गइदिन्छ, त्यो पनि होलान्। खैर, यो कुरा अपवादमा राखौं, हामी यो कुरा गरौं कि श्रीमान श्रीमतीको सम्बन्ध सधैँ राम्रो बनाइराख्न के गर्नुपर्छ होला। मैले यहाँ प्रयोग गरेको राम्रो भन्ने शब्दको अर्थ तपाईँले मजाले बुझ्नुहुन्छ। श्रीमान श्रीमतीको सम्बन्ध सधैँ राम्रो बनाइराख्न, त्यो कलहपूर्ण, त्यो द्वेषपूर्ण त्यस्तो नभइकन सधैँ सुमधुर बनाइराख्न, सधैँ राम्रो होस् श्रीमान श्रीमती बीचको सम्बन्ध। अरूले हेर्दा नि कति धेरै माया गरेको फलानाका जोडा जोडीले भन्नुहुन्, अरूले पनि त्यस्तै भनन्, माइतीतिर पनि त्यसै भनन्, घरतिर पनि त्यसै भनन् है। श्रीमान श्रीमती बीचको सम्बन्ध राम्रो बनाइराख्न के गर्नुपर्छ होला? महिला साथीहरू 01-52-60-646 नम्बर डायल गरेर आउनुहोला। पुरुष साथीहरू 52-60-671 नम्बर डायल गरेर आउनुहोला। 01-52-60-671 यो नम्बर पुरुष साथीहरू, र महिला साथीहरू 01-52-60-646। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका साथीहरू यी दुवै नम्बर प्रयोग गरेर आउन सक्नुहुन्छ। कोही हुनुहुन्छ भन्नु सम्पर्कमा? हेलो हेलो हेलो नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? उदयपुर भन्नुभयो? हजुर। ए, अनि तपाईँको विचार के छ आजको यो विषयमा? यो श्रीमान श्रीमतीको सम्बन्ध राख्नको लागि चाहिँ मेरो छोटो विचार चाहिँ राम्रो बनाइराख्नको लागि, राम्रो बनाउन होइन, सधैँ उस्तै सुमधुर बनाइराख्न के गर्ने होला? एक अर्काको विश्वास चाहिँ टुट्नु हुँदैन होला चाहिँ। विश्वासको कुरा हुन्छ, तपाईँबाट एउटा मात्रै लिएँ, अरू विचार अरू साथीहरूले राख्नु होला। तपाईँको मुक्तक सुनाउनुहोस् अब। हुन्छ त, सुनाए त मैले। हुन्छ। ग्यास छैन पेट्रोल छैन अभाव खडा छ, ग्यास छैन पेट्रोल छैन अभाव खडा छ, नेपालभरि भारतको प्रभाव कडा छ। ग्यास छैन पेट्रोल छैन अभाव खडा छ, नेपालभरि भारतको प्रभाव कडा छ। अब झुक्दैन नेपाली के गर्छौ भारत सरकार, अब झुक्दैन नेपाली के गर्छौ भारत सरकार। ग्यास छैन पेट्रोल छैन अभाव खडा छ, नेपाल भरि भारतको प्रभाव कडा छ, अब झुक्दैन नेपाली, के गर्छौ भारत सरकार, इमानदारी नेपालीको दबाब सडा छ, ग्यास छैन पेट्रोल छैन अभाव खडा छ, नेपाल भरि भारतको प्रभाव कडा छ। अझै पनि यस्तै यस्तै अभाव हुन सक्छ, अझै पनि यस्तै यस्तै अभाव हुन सक्छ, त्यही अभाव नागरिकलाई तनाव हुन सक्छ, अझै पनि यस्तै यस्तै अभाव हुन सक्छ, त्यही अभाव नागरिकलाई तनाव हुन सक्छ। त्यसैले त सत्ता पक्ष र दलहरूलाई भनौं, त्यसैले त सत्ता पक्ष र आन्दोलित दलहरूलाई भनौं, हामीले गर्ने यही सार्थक दबाव हुन सक्छ। नमस्कार, छुटिन्छु। मनबहादुर रोकाया भन्नुहुन्छ, एकअर्काको विचार भावनाहरूलाई बुझेर दुवैको सुख दुःखलाई आत्मसात गरेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ मलाई भनेर म फेसबुकमा प्राप्त भएको विचारहरू लिइरहेको छु बहकिनी मनको पेजमा। यसै गरी प्रवीण कुमार शाही भन्नुहुन्छ, दुवैप्रति सकारात्मक विचार राखी एकअर्काको मनको कुरा बुझे पक्कै पनि सम्बन्ध राम्रो हुन्छ। संगीत प्रेमीको विचार छ, एकअर्काको भित्री मनको कुरा बुझ्ने, मनले मनको साथ पाउनुपर्छ। योगेश चौधरी भन्नुहुन्छ, श्रीमान श्रीमती दुवैमा आत्मविश्वास हुनु जरूरी छ भनेर विश्वास भन्नुहुन्छ। प्रदीप के गुरुङ पनि उहाँको विचार पनि, म कोही साथी फोन सम्पर्कमा हुनुहुन्छ उहाँको विचार लिन्छु। हेलो कोही हुनुहुन्छ? आवाज अलि ठम्याउन गाह्रो पर्यो। हेलो हजुर नमस्कार। सायद फोनमा सुन्दै हुनुहुन्छ कि जस्तो लाग्यो। हेलो हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? अनि आजको विषयमा तपाईँको विचार चाहिँ के हो? आजको विषयमा तपाईँको विचार चाहिँ के हो भनेर सोधेको निश्चलजी, श्रीमान श्रीमती बीचको सम्बन्ध सधैँ राम्रो बनाइराख्न, सधैँ सुमधुर बनाइराख्न के गर्नुपर्छ होला? एक आपसमा आफै जुट्नु पर्छ होला भन्छु होइन। कस्तो जुट्नु पर्छ भनेको चाहिँ? अब आफू श्रीमान श्रीमतीहरूको कुरा मिल्नु पर्यो। कुरा मिल्ने भन्ने कुरा चाहिँ त्यो एकअर्काको स्वभावसँग होला, तर कुरा मिलाउने भन्ने चाहिँ बरु आफूले गर्ने पहल होला, त्यो चाहिँ गर्नुपर्छ होला है। तपाईँको मुक्तक सुरु गर्नुहोस् अब। मेरी हात समाउँथ्यो खोडी तर्दाखेरि, मेरी हात समाउँथ्यो खोडी तर्दाखेरि, सँगै कति रमाउँथ्यो बेसी जाँदाखेरि, बिर्सियो कि सम्झिन्छौ ती दिनहरू, बिर्सियो कि सम्झिन्छौ ती दिनहरू, एउटै भाका सुसेली बेसी जाँदाखेरि एउटा। अलि निकै डिस्टर्ब आयो उहाँको फोन, यति राम्रोसँग कुरै गर्न पाइएन। 9:48 गइसकेको छ यो भित्तामा बलिरहेको यो चम्किरहेको घडीमा चाहिँ सकेसम्म तपाईँ एकजना या दुईजनासँग कुरा गर्न पाइदिनु हुने भन्ने लागेको छ, म ढिलो गर्दिन। हेलो हेलो हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म कल्याणबाट कृष्ण विष्ट। ए कृष्णजी, कार्यक्रम सुनिरहनु भएको छ? हजुर सुनिरहेको छु। हुन्छ उसो भए तपाईँको विचार के छ आजको विषयमा राख्नुभयो हुन्छ? हजुर श्रीमान श्रीमती बीच विश्वास हुनुपर्छ, त्यसमाथि आस हुनुपर्छ होला। आस भनेको चाहिँ कस्तो? जीवनभरि त्यसको माया र प्रेमको बारेमा के आश हुनुपर्छ होला, त्यसमा विश्वास हुनुपर्छ होला। विश्वास चाहिँ अलि सजिलैसँग बुझियो, अनि एकअर्का प्रति आस हुनुपर्छ भनेको चाहिँ अझ यसलाई बढी प्रष्ट बनाइदिनुहोस् न। उसले आफूले जीवनमा कति माया गर्छ, कति माया गर्छ, त्यसमा आफू निर्भर रहनुपर्छ। अलि प्रष्टता भएन, मैले यो समय चाहिँ सकिन लागेको भएर तपाईँलाई धेरै दुःख दिन। तपाईँको मुक्तक सुरु गर्नुहोस्। यो मङ्सिरले तिमीलाई खुसीको कुरा दिएको छ, सिन्दुर पोते धागो अनि चुरा दिएको छ तिमीलाई मङ्सिरले खुसी दियो होला मलाई पनि यो मङ्सिरले मेरा सपना सबै पुरा दिएको छ यो मङ्सिरले तिमीलाई चुरा दिएको छ सिन्दुर पोते अनि खुसीका कुरा दिएको छ कहिले काहीँ जिन्दगीमा पीर यस्तै हुन्छ कहिले काहीँ जिन्दगीमा पीर यस्तै हुन्छ जताबाट पनि न्याक्ने जन्जिर यस्तै हुन्छ कहिले काहीँ जिन्दगीमा पीर यस्तै हुन्छ जताबाट पनि न्याक्ने जन्जिर यस्तै हुन्छ कुनै सम्बन्ध जोडिन्छन् कुनै तोडिन्छन् पनि कुनै सम्बन्ध जोडिन्छन् कुनै तोडिन्छन् पनि के गर्नु त साथी यो मङ्सिर यस्तै हुन्छ के गर्नु त साथी यो मङ्सिर यस्तै हुन्छ नमस्कार छुटिन्छौ बहकिने मन सुनिरहनु भएको छ भन्नु भन्दा नि सुन्नु हुँदैथ्यो भन्नुपर्ने बेलामा आइसकेछौ हेर्नुहोस् न अन्तमा म सकेसम्म केही साथीहरूको फेसबुकमा प्राप्त विचारहरू पढ्छु श्रीमान श्रीमती बीचको सम्बन्ध सधैँ राम्रो बनाइराख्न के गर्नुपर्छ होला भनेर यो थियो आजको विषय चाहिँ यहाँ प्राप्त भएको विचार छ दीप पनेरको सायद विश्वास नै होला सम्बन्ध टिकाउनुको आधार भनेर एडम लामा लेख्नुहुन्छ एकले अर्काको सम्मान गर्नुपर्छ इज्जत गर्नुपर्छ भनेर यसै गरी दिनेश भुजेलको विचार छ उहाँको छैन यसै गरी अर्को विचार लिन्छु म विक्रम सुर्खेतीको उहाँले नि एकअर्कामा विश्वास हुनुपर्छ भनेर लेख्नु भएको छ एकअर्कामा विश्वास भन्ने कुरा नै मिथुन नाथले पनि लेख्नु भएको छ सुस्मिता छेत्री भन्नुहुन्छ सबभन्दा ठूलो कुरा एकअर्का बीच विश्वास हुनुपर्छ भनेर यसै गरी म सकेसम्म अलिक फरक खाले विचार यहाँ हेर्न खोजिरहेको छु मेरो विचारमा पहिला एकअर्कालाई राम्ररी बुझ्नु जरूरी हुन्छ सम्बन्धमा विश्वासले पनि अत्यन्तै महत्व भूमिका खेलेको हुन्छ त्यसकारण नै हो भनेर नवीन प्रधानको विचार हो यो अनि यसै गरी एकअर्कालाई राम्रोसँग बुझेर अघि बढ्नुपर्छ एउटा आगो अर्को पानी भयो भने सम्बन्ध सधैँ प्रगाढ भइरहन्छ भनेर कर्ण अविरल छेत्रीले लेख्नु भएको छ धेरै विचारहरू प्राप्त भएका छन् कार्यक्रममा अंकर चौधरीको विचार छ एकअर्काको कुरा राम्रोसँग बुझेर शेयर गर्दा राम्रो हुन्छ होला भनेर यो एकअर्का बीचको कुरा शेयर गर्ने पनि धेरै नै महत्वपूर्ण कुरा हो कार्यक्रमको करिब अन्तमा छौं अब चाहिँ तपाईँको विचार लिन भ्याउँदिन म त्यसैले पनि अब चाहिँ छुटिनुपर्छ कार्यक्रम सुन्दै यो सुन्न पनि कति त निन्द्रालाई छोडेर बस्नु भएको होला कति चाहिँ सुन्दै सुन्दै निदाउनु भयो होला सबै सबैलाई सम्झना अनि यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याइदिनु हुने आत्मीय मित्र सुनिल राज भारतप्रति कृतज्ञता व्यक्त गर्दै म महावीर विश्वकर्मा पनि आजको विषयमा श्रीमान श्रीमती बीचको सम्बन्ध सधैँ राम्रो बनाइराख्न के गर्नुपर्छ होला भन्ने विषयमा यसो अनुमान गरेको विचार आफ्नो मुक्तक सँगै राख्दै अर्को श्रृंखलासम्मको लागि ओझेल पर्छु बानी रुख हो अनि बोली छुरा हुनुहुन्न बानी रुख हो अनि बोली छुरा हुनुहुन्न पूरा गर्नुपर्छ बाचा अधुरा हुनुहुन्न बानी रुख हो अनि बोली छुरा हुनुहुन्न पूरा गर्नुपर्छ बाचा अधुरा हुनुहुन्न बाधा व्यवधान दुवै मिली सल्टाउनु पर्छ लुकाउनु पर्ने त्यस्तो कुरा हुनुहुन्न हवस् जान्छु अर्को हप्तामा छु नि नमस्कार तिमी छौरा त प्रिय यो मुटु आरामले चल्ने गर्छ ती छौरा त यो मुटु आरामले चल्ने गर्छ पल भर ओझल भयो भने पल भर ओझल भयो जिन्दगी त्यसै नै गल्ने गर्छ तिमी दिनु मनको हरे गुनाहरुमा शीत बनेरा झरी दिनु मनको हरियो मुनाहरुमा तिमी तिमी